بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم حمدا لفاتر لكل الصلاة على خاتم الرسل اللهم صل على سيدنا محمد وعلى آل محمد وبارك وسلم عليه الله شافي الله كافي. ناظرین گرامی, پروگرام حکمت اور صحت میں آپ کا میزبان حکیم سید عبدالباسط حاضر خدمت ہے. گو کہ ہمارے موضوعات بہت ہوئے لیکن اب تک ہم نے یہ دیکھا کہ ایک ایسی چیز جس میں اللہ پاک نے بڑا بہت زیادہ شفا رکھی وہ ہم نے آپ کے سامنے پیش نہیں کی. پہلے میں دو منٹ اس کا تعارف کروا دوں, پھر اس کے خواص اور اس کے فائدے اور بیماریوں کے متعلق بھی بتاؤں گا. مورنگا جو دنیا میں ہر ملک کے اندر اس کی آج کل چرچا ہے, جسے ہم اردو میں سہانجنا کہتے ہیں. سہانجنا ایک درخت ہے, ایک بہت لمبا درخت ہوتا ہے اور اس میں اس طریقے کے یہ پتے ہوتے ہیں جو آپ دیکھ رہے ہیں کہ وہ اس طریقے سے اس میں یہ پھلیاں بھی لگی رہتی ہیں. تو اس کی اصل شکل جو ہے وہ اس کے پودے کی وہ اس طریقے کی ہوتی ہے کہ اس میں یہ پھلیاں ہوتی ہیں اور یہ پھلیاں اس میں لگتی ہیں اور اس کا مختلف مہینوں کے اندر اس کا موسم ہوتا ہے اور یہ پتے بھی فائدے مند ہیں, یہ پھلی بھی فائدے مند ہے. تو یہ بنیادی طور پہ یہ سہانجنا ہے. سہانجنا یا مورنگا اس وقت پوری دنیا میں اس کو مورنگا کے نام سے مشہور ہے اور اس کی پروڈکٹ دستیاب ہے. پاکستان میں یہ ہر جگہ یہ درخت لگتا ہے اور اسی طریقے سے کراچی میں یہ جو ہم پتے لے کر آئے ہیں یہ بھی کراچی ہی کے گھر کے ہیں جو گھر میں لگا ہوا ہے. تو لوگوں نے گھروں میں بھی اس کو لگایا ہوا ہے. یہ پھلی کا استعمال جو ہے دالوں میں سالنوں میں کیا جاتا ہے. ہر برادری اس کا استعمال کرتی ہے لیکن اس کے علم میں نہیں کہ یہ ہے کیا چیز. ہر ایک کھاتے بس ٹھیک ہے, میری دادی نے کھایا تھا, میری اماں نے کھایا تھا اور اب میری بیوی بھی پکا رہی ہے. تو بنیادی طور پہ سہانجنا جو ہے ایک ایسا پودا ہے جو اس وقت اگر آپ دنیا میں گوگل کے اندر جائیں اور اس کو سرچ کریں تو دنیا کے اندر اس کو پوچھتے ہیں, اسے ڈاکٹر درخت کہا جاتا ہے. اور ہمارے پاس کئی ایسے محلے ہیں جہاں پہ آج پتہ چلے گا کہ یہ درخت ہمارے محلے میں لگا ہوا, ہمارے پڑوس میں لگا ہوا, لیکن ہم تو تنگ ہیں, یہ تو بڑا کچرا پھینکتا ہے. تو آج ہم آپ کو یہ بتانا چاہتے ہیں کہ سہانجنا ایک شافی درخت ہے اور دنیا کے اندر اس کی بڑی ڈیمانڈ ہے. صبح بھی آدمی نماز کے بعد ایک دیکھ رہا تھا اس کے اوپر پروگرام, تو اس میں یہی تھا کہ اس کو باقاعدہ کیوبا ایک ملک ہے, ادھر کئی اور ممالک ہیں کہ اس کی فارمنگ کی جاتی ہے اور اس کے بعد اس کو پراپر طریقے سے پتوں کو دھویا جاتا ہے. اس کے جو پتے ہوتے ہیں اس میں جو بڑی بڑی ٹہنیاں توڑ لی جاتی ہیں اور اس کے بعد یہ جو چیز ہے یہ پتے آپ گھر پر بھی کر سکتے ہیں کہ ان پتوں کو اس طریقے سے چھیل دیجیے اور ان کو الگ کر دیجئے. یہ آپ نے دیکھا کہ یہ سارے پتے الگ ہو گئے. یہ جو باریک والی ٹہنی یہ بھی آپ کو ہٹا دینی ہے. اس طریقے سے صرف آپ نے لیوز جو ہیں اس کو الگ کرنا ہے. یہ آپ نے لیوز الگ کر لیے, یہ جس طریقے سے میں کر رہا ہوں. اس کے بعد جو کاڑیاں ہیں اس کو بالکل آپ نے الگ کر دیا. تو یہ لیوز ہیں, ان لیوز کا اصل میں کام ہوتا ہے اور ان لیوز کو آپ کو اسی انداز سے آپ یہ پودے لے کر آئیے اور ان لیوز کا استعمال آپ کو کرنا ہے. اب سب سے پہلے یہ کرنا ہے کہ اس کو آپ دھو لیجئے اور دھونے کے بعد کسی ململ کے کپڑے میں بچھا کے اور رکھ دیں. اس کو پورا پھیلا دیجئے اور اس کے بعد یہ سوکھ جائیں گے اور اس کے بعد اسے آپ ڈرائر کے اندر یا اوون کے اندر رکھیے تو یہ بالکل آپ دیکھیں گے خشک ہو جائیں گے. اگر آپ دھوپ میں رکھیں گے تو اس کی شکل جو ہے وہ بالکل براؤن ہو جائے گی, لیکن اسی طریقے سے اگر آپ اس کو اوون میں رکھیں گے تو آپ دیکھیں گے کہ اس کی شکل گرین ہی رہے گی. اور اس کو کڑک ہونے کے بعد اس کو گرینڈر میں پیس لیجیے. یہ مورنگا پاؤڈر تیار ہو گیا اور اسے آپ کیا استعمال کریں گے. سب سے پہلے صبح کے وقت اس کا ایک چمچہ استعمال کیا جائے, شام کے وقت ایک چمچہ استعمال کیا جائے. 5 گرام سے اس کو شروع کرنا ہے کہ 5 گرام اس کو لینا ہے اور اس کی تعداد 50 گرام تک لے کر جانی ہے کہ پہلے دن آپ 5 گرام لیجئے. پھر جب تک آپ دیکھیں آپ کو یہ ہضم ہوتا ہے تو اس کو 5 گرام کو 8-10 دن لیجئے, اس کے بعد اس کو 10 گرام کیجئے. اب اس کی پھلی کی بھی افادیت بتا دیتا ہوں. اس کی پھلی جو ہے اس کے اس طریقے سے پیسز ہو جاتے ہیں. چھری میرے پاس نہیں ہے تو اس کے پیسز اتنے بڑے بڑے آپ نے کر دیے اور اوپر کی جو ہے اس کو छिलके को बाकायदा छुरी से इस तरीके से काट दिया जाता है और इसके छोटे छोटे पीसेस लाइक इतने बड़े, बस जितने मेरे नाखून और ये रखे हुए दोनों, इतने बड़े बड़े पीसेस कर दीजिए। और इसके बाद इसको बच्चों के लिए बड़ी उम्दा चीज़ है कि इसको पानी में उबाल कर, बच्चों की ताकत के लिए बड़ी उम्दा चीज़ है। और सबसे बड़ी बात यह है कि इसका पानी रोज़ाना पीने से, डेली बेसिस पर पीने से शुगर कंट्रोल रहती है। अब हम आते हैं कि ये मोरिंगा या ये सुहाइना के पत्ते कहाँ से आए, कि ये कदीम आप देखें कि ये ज़माने के यहाँ पर हैं। सिंध के इलाकों में आप जाइए, पंजाब में तो इसकी बाकायदा फार्मिंग हो रही है, लाहौर में 4-4 एकड़ के बागात हैं और इसकी फार्मिंग हो रही है, और लोग लाखों रुपए, करोड़ों रुपए, डॉलर्स में अगर आप लेते हैं तो लाखों डॉलर्स कमा रहे हैं। इसके अगर आपको बीन चाहिए तो जब ये फल्ली दरख्त पे मोटी हो जाती है और सूखने लगती है तो इसके बीज उसी दरख्त से हासिल किए जाते हैं। उसके बीज इस वक्त सिर्फ 10 बीज का एक पैकेट अमेरिका में $10 का मिलता है। आप अंदाज़ा तो लगाइए कि इसकी अहमियत क्या है। लोग वो $10 का बीज खरीदते हैं और उसको अपने घरों पे बड़े बड़े गमलों में लगाते हैं और इन पत्तों को खाते हैं, इन पत्तों को उबालते हैं, इसकी चाय पीते हैं। ये है मोरिंगा, ये है सुहाजना, कि इतनी इसकी वैल्यूएबल वर्ल्ड के अंदर चीज़ें। हमारे पास तो ये फलियां बकरियां भी नहीं खाती हैं, इतनी कचरों की तरह पड़ी रहती हैं, लेकिन आज से हर पाकिस्तानी इसकी अहमियत को समझे, ये शाफी दरख्त है। अब हम आते हैं कि आया 50 ग्राम पाउडर, जो मैंने पाउडर बनाने का तरीका बताया, उस पाउडर के बराबर 50 ग्राम पाउडर अगर आप खाते हैं 2 दिन में या 1 दिन में, तो वो 4 गिलास दूध के बराबर होता है, 4 गिलास ओरिजिनल दूध के बराबर ताकत रखता है। 8 माल्टे अगर आप खा लें, उसी तरीके से उतना ही विटामिन सी इससे मिलता है। इसी तरीके से केले, अच्छे वाले 8 ये अगर आप लेते हैं तो 8 केले अगर आप खाते हैं तो वो इस 50 ग्राम के पाउडर के बराबर होता है। और इसी तरीके से 2 पालक की गड्डियाँ, इतनी सारी गड्डियाँ आप पकाएं, और पकाने के बाद जो है जो आपको आयरन मिलेगा वो आयरन इन पत्तों में, 50 ग्राम पत्तों में मौजूद है। इसी तरीके से इस 2 कप दही, बड़ा वाला जो कप होता है, वो 2 कप दही के बराबर इसके अंदर कैल्शियम मौजूद है, जो आपकी हड्डियों की मजबूती के लिए बहुत अच्छी चीज़ है। और इसी तरीके से 90 एंटीऑक्सीडेंट इसके अंदर मौजूद हैं, जो जिस्म के मुदाफियती निज़ाम को बेहतर करते हैं। आपके अंदर कोई अगर ज़ख़म होता है, अंदरूनी ज़ख़म को इनहेल करते हैं, अंदरूनी ज़ख़म को भरते हैं। और इसी तरीके से अगर हम आते हैं तो ये जिगर के लिए बहुत उम्दा चीज़ है, शुगर को ये कम करता है, शुगर को ये कंट्रोल करता है, गुर्दे के अमराज, नेफ्राइटिस और गुर्दे का छोटा होना या गुर्दे का दुबलापन जो है, जिसे वीकनेस हम कहते हैं, उसके लिए बहुत अहम चीज़ है। और इसी तरीके से कुव्वत मुदाफियत, जैसे मैंने बताया, अच्छा वक्त कम हो जाएगा, ख़त्म हो जाएगा, मैं एक नुक्ता देखना चाह बताना चाह रहा था कि जो लोग मेरा प्रोग्राम देख रहे हैं वो ज़रा से अपनी मेमोरी को पीछे लेके जाएं। आप देखेंगे जब आपके बच्चे छोटे थे, या मेरी जो उम्र है, मेरे बच्चे जो छोटे थे, वो एक दूध पिया करते थे, मिल्क पाउडर, उसका नाम था मोरिनागा। तो आज ये पता चला कि मोरिनागा जो जापान से आता था, कोरिया से आता था, वो मोरिनागा दूध का मेन एक्सट्रैक्ट ये पत्ते थे। उस ये पत्तों की ताकत थी जो हमारे बच्चे जो है सेहतमंद होते थे, और डॉक्टर जो है मोरिनागा के दूध को, उस सप्लीमेंट को बाकायदा रेफर करते थे। तो ये बात जहन में रखिए कि ये 100 साल से चला आ रहा है हमारे पास मोरिनागा। हो सकता है कि जिनकी उम्रें 40 साल की, उन्होंने भी पिया हो, तो इतनी उम्दा चीज़ है। इसी तरीके से आप ये समझिए कि ये खून को साफ करता है, और इसको जो तरीका कार मैंने बताया है कि 1 चमचे से आप शुरू कीजिए, आपका खून साफ होगा। आप वो लड़कियां जिनके कील मुहासे हैं वो बेहतर होंगे, और इसी तरीके से एंटी एजेंट भी है, यानी कि उम्र को तेज़ी के साथ रोकता है बढ़ने से, यानी कि खाल जो लटक जाती है 50 साल के बाद औरतों में ऐसा होता है, वो अगर ये पीना शुरू करेंगे तो वो झुनियाँ भी नहीं होने देता। और इसी तरीके से खून साफ करके रंगत को निखारता है। अगर आप इसको आज से पीना शुरू करेंगे तो मैं आपसे बात करूंगा 90 दिन बाद, तो आप कहेंगे मेरे अंदर तो एक तब्दीली आ गई। और इसका जो असर बुनियादी तौर पे है वो ये होता है कि 90 दिन आप इसको पीजिए, ये 2 दिन کا وہ نہیں ہے کہ آپ پتے حاصل کیجئے اور حاصل کرنے کے بعد جو انداز میں نے بتا دیا. میرے دوا خانے میں خود باہر سے امریکہ سے فون آتے ہیں کہ مجھے 1 کلو پتے چاہیے, مجھے آدھا کلو پتے چاہیے. فرانس سے ٹیلی فون آتے ہیں, جرمنی سے فون آتے ہیں, کہ مجھے حیرت ہوتی ہے باہر کے لوگ اتنے اس کو منگواتے ہیں لیکن کوئی پاکستانی جو ہے وہ کبھی بھی 1 پاؤ لینے کے لیے نہیں آتا. تو یہ اس کے پتے باقاعدہ میں نے اسی انداز سے جو آپ کو بتایا کہ اس کو سکھا کے اور پاؤڈر بھی میں نے کیا, تازے پتے بھی لوگوں کو دیے, سپلائی کیے کہ بھئی آپ اس کو لیجئے. اس کی کیا اہمیت ہے, ڈالروں کے حساب سے باہر بھی جا رہا ہے. تو اس کو میں بتانے کا مقصد صرف یہ ہے کہ اگر آپ کو حصول نہیں ہو رہا تو مجھے جو آخر میں نمبر آ رہے ہیں اس سے بھی منگوا سکتے ہیں, کہیں سے بھی حصول ہوتا ہے تو آپ اس کو لیجئے. اسی طریقے سے جسم کے اندر کیلشیم کی کمی کو دور کرتا ہے, میدے کے السر کو, عموماً لوگوں کے سینے میں جو جلن رہتی ہے اسے کم کرتا ہے, میدے کے اندر جو السر ہو جاتا ہے اسے اس کے پتوں کا پانی آپ لے لیں, یا پھر یہ بھی ہے کہ آپ اس کا پاؤڈر لے لیں یا پھلی کا پانی آپ لے لیں. یہ السر کو کم کرتا ہے, بی پی کو کم کرتا ہے, ڈپریشن کو کم کرتا ہے. یہ ڈپریشن کی بہترین دوا ہے اور اس کا طریقہ جو میں نے بتایا, پاؤڈر کر کے 1 چمچہ صبح یا رات کو سوتے ہوئے, اسی طریقے سے دماغ کو قوت دیتا ہے. اور دنیا کے اندر اس کے بیجوں کا تیل بھی بنایا جا رہا ہے جس سے بیوٹی پروڈکٹس بھی بن رہی ہیں اور اس کو کھانے میں بھی استعمال کیا جا رہا ہے. اسی طریقے سے بچوں کی نشو نما ہوتی ہے اگر آپ اس کی پھلیوں کا پانی آپ دودھ کے ساتھ اس کو آپ دیں, اور اسی طریقے سے اگر آپ بچوں کو پاؤڈر کا دودھ دے رہے ہیں یا بھینس کا دودھ دے رہے ہیں تو اس میں 1 حصہ سہانجنے کے پتوں کو اسی طریقے سے تازہ پتوں کو ابال کے اس کے پانی میں دودھ ملا لیجئے, تو آپ دیکھیں گے اس کے ریزلٹ کتنے آئیں گے. میرا خیال ہے کہ آج کا پروگرام اس پہ چھوٹا پڑے گا, اس پہ ہم اگلے ہفتے پھر کریں گے سہانجنا پہ پروگرام اور آپ کو اس کی افادیت بتائیں گے. لیکن آپ سے درخواست ہے کہ اس کا استعمال آج سے شروع کیجیے, اللہ تعالیٰ نے اس میں بہت شفا رکھی ہے. ناظرین یہاں پر ہم ایک مختصر سے وقفے کی جانب پڑیں گے, ملتے ہیں آپ سے وقفے کے بعد. السلام علیکم ورحمۃ اللہ. وعلیکم ورحمۃ اللہ. وقفے کے بعد آپ کا میزبان حکیم سید عبد الباسط حاضر خدمت ہے. ہمارا آج کا جو موضوع ہے وہ بڑا امپورٹنٹ موضوع ہے اور اسے جو بھی باتیں میں نے بتائیں اس کو آپ نوٹ بھی کیجیے. ہمارے پاس ایک کالر ہے, ان سے بات کر لیتے ہیں. جی السلام علیکم. السلام علیکم, انڈیا سے بات کر رہے ہیں. جی جی فرمائیے. کون سا جی؟ آپ نے جو کیوٹین بتایا تھا بالوں کے لیے, بھنگ رسیا کلونجی اور کھوپرے کا بال, تو اس کا اور تل کا تیل, تو اس کو لگانے کا سمے کیا ہے, کب لگانا ہے اس کو اور استعمال کرنے کا کیسے کرنا ہے اس کو؟ اس کو آپ لگانے کا جو وقت ہے وہ دن میں بھی آپ لگا سکتی ہیں, کم از کم 4 گھنٹے اس کو اپلائی رکھنا ہے, 4 گھنٹے. رات کو اس لیے میں منع کرتا ہوں کہ اس کو لگائیں گے تو وہ تکیے پہ سارا وہ پج جائے گا, تو اسے آپ دن میں 4 گھنٹے اس کو اپلائی کریں, ہفتے میں 4 دفعہ لگائیے. ہمارے پاس ایک کالر ہے. جی السلام علیکم. جی کون صاحبہ کہاں سے؟ میں مسز نذیر بات کر رہی ہوں جنگیرہ سے. جی فرمائیے. جی میری دو بیٹیاں ہیں کہ صاحب ان کو بھوک بالکل نہیں لگتی, وہ کھانا نہیں کھاتی. اچھا اچھا. ایک کی عمر 7 سال ہے اور دوسری کی 5 سال ہے, اور ایک کو وہ تھیلسیما بیماری بھی ہے. اچھا. ان کی دونوں میں کمی ہے بہت زیادہ, تو بھوک نہیں لگتی ان کو. چلیں ٹھیک ہے, آپ کو جواب دیتے ہیں. آپ کی کال کا بہت بہت شکریہ. ہمارے پاس ایک کالر ہے اور انڈیا سے جو ہمارے پاس کال تھی انہوں نے بتایا کہ میں نے ایک تیل کا نسخہ بتایا تھا بھنگراسیا, جس میں کلونجی بھی تھی بھنگراسیا بھی تھا, تو اس میں لگانے کا وقت انہوں نے پوچھا ہے. تو لگانے کے وقت کے لیے جو سب سے عمدہ چیز ہے وہ یہ کہ آپ صبح کے وقت اس کو لگا لیجئے اور 4 سے 5 گھنٹے کے بعد اس کو آپ شیمپو کر لیجئے, اور اسی طریقے سے ہفتے میں 4 دفعہ اس کو لگائیے, تو یہ انشاءاللہ بہت اس سے آپ کو فائدہ ہو. انہوں نے انڈیا کے والد صاحب نے ہمیں نام نہیں بتایا. اور اسی طریقے سے ایک کال ہمارے پاس تھی جس میں انہوں نے بتایا کہ فاطمہ صاحبہ کی کال تھی اور انہوں نے بتایا کہ ان کو بہت زیادہ بخار ہے, بڑا بخار جسے ہم ٹائیفائڈ کہتے ہیں, وہ شاید ان کا. اس کے لیے یہ ہے کہ آپ ایک نسخہ لکھ لیجئے جس میں ستے گلو ہے, گودنتی ہے, دو چیزیں آپ لے لیں. ستے گلو 50 گرام, گودنتی 50 گرام آپ اس کو لے لیں, اور اس کو ہم وزن 50-50 گرام لے کے اس میں 100 گرام جو ہے مصری ڈال کے ایک پاؤڈر سا بن جائے گا, اسے آپ جو ہے صبح شام پیجئے, اس سے انشاءاللہ تعالی بہتری ہوگی. اور بازار سے خمیر مرواری دی صبح شام پیجیے. ہاں پاس ایک کالر ہیں. جی السلام علیکم. علیکم السلام. جی کون صاحبہ کہاں سے؟ میں عائشہ کمل بات کر رہی ہوں بابل پور سے. جی میرے ایک تو بال بہت چرتے ہیں بہت زیادہ ہو گئے, اور ایک میرا ویٹ بڑا ہوا ہے, پیٹ بہت زیادہ بڑا ہوا ہے, کھانا کھاتی ہوں بھوک بھی نہیں لگتی اور اتنا بڑھ جاتا ہے پیٹ. عمر بتائیے. میری عمر 25 سال ہے اور میرے بچے بھی نہیں ہیں. شادی کتنا عرصہ ہو گیا آپ کو؟ 5 سال ہو گئے ہیں شادی کو. اچھا اچھا ابھی آپ 25 کی. ٹھیک ہے. آپ یہ آپ جو سوانے کا بتایا ہے اس کا ہم بھی استعمال کر سکتے ہیں؟ میری امی ابو کو شوگر ہے. جی جی بالکل. میں نے تو آج پروگرام مجھے چھوٹا لگ رہا تھا کہ میں اس کے اتنے فائدے ہیں کہ آپ کو میں نے بہت ہی کم فائدے بتائے, یعنی کہ کم از کم جو 75 فائدے تو 75 بیماریوں کا علاج ہے. تو یہ بہت ہوتا ہے. جی ہاں زیادہ ہوتا ہے ہمارے بھائی. اس کو آپ عزت کیجئے, اس کی قدر کیجئے جو آج میں نے بتایا کہ اس کو فوری طور پہ اس کے پتے لائیے اور اس کو آپ پاؤڈر بنا کے پورا سال استعمال کیجئے, اور جب پھلی کا موسم ہو تو آپ اس کو ضرور لیا کیجئے. آپ کو جواب دیتے ہیں. ہمارے پاس ایک کالر ہیں. جی السلام علیکم. جی وعلیکم السلام. کون صاحبہ کہاں سے؟ گلگت سے آیت بات کر رہی ہوں. جی سوال بتائیے. جی میری عمر 27 سال ہے اور میرے 3 مسئلے ہیں. ایک تو میرے سر پہ اتنی زیادہ خشکی ہو رہی ہے جس کی وجہ سے سارے میرے بال جو ہیں وہ ٹوٹ رہے ہیں اور 2 موہے ہو رہے ہیں. میرا دوسرا مسئلہ یہ ہے کہ میرے چہرے پہ بہت زیادہ چھائیاں پڑ گئی ہیں اور دانے بہت زیادہ نکل رہے ہیں. اور میرا تیسرا مسئلہ یہ ہے کہ میری ایج اتنی نہیں ہے جتنی میری صحت بڑھ رہی ہے, بہت زیادہ موٹاپا ہو رہا ہے, اس کے لیے میں بہت پریشان ہوں. 3 بیماریاں ہیں. آپ کو عمر بتائیے. 27 سال. آپ کے پہاڑی علاقے میں تو یہ سوہانجنا نہیں ہوتا, لیکن آپ اس کو پنجاب سے کہیں سے بھی منگوا سکتی ہیں. اس کا استعمال بھی آپ کیجیے, باقی آپ کے جوابات میں دوں گا. ہاں پاس ایک کالر موجود ہے. جی السلام علیکم. وعلیکم السلام. کون صاحبہ کہاں سے؟ سر میں کوئٹہ سے بات کر رہی ہوں, بلوچستان. جی نام بتائیے. نام بلوچستان ہے آپ کا؟ نہیں سر, سبینہ. سبینہ ہے. اچھا ہاں سوال بتائیے. سر میری عمر 20 سال ہے تو میرا وزن بہت کم ہے, بال بھی بہت گر رہے ہیں, ڈاکٹری علاج بھی کروایا ہے اور جو آپ لوگ تیل وغیرہ بتاتے ہیں وہ بھی میں نے لگایا ہے, بال لیکن رک نہیں رہے میرے. اچھا جی سر ٹھیک ہے, میں آپ کو بتاتا ہوں, بالوں کے لیے بھی بتاتا ہوں. کافی بالوں کے بھی سوالات جمع ہو رہے ہیں. ہمارے پاس ایک کالر اور ہیں. جی السلام علیکم. السلام علیکم. وعلیکم السلام. کون کہاں سے؟ میں ساحیہ سکینہ سے بات کر رہی ہوں. کون بول رہی ہیں؟ نام بتائیے. ہاں میرا نا بابی کا مسئلہ ہے, ان کے چہرے پہ نا داغ دھبے ہیں اور چھائیوں کا بھی مسئلہ ہے, تو ان کے بارے میں بتا دیں. چلیں ٹھیک ہے آپ کو بتا دیں. جی ہمارے پاس کالر موجود ہے. السلام علیکم. وعلیکم السلام. جی کون صاحب کہاں سے؟ وسیم بات کر رہا ہوں لاہور سے. جی فرمائیے. سر میرا مسئلہ یہ ہے کہ جب میں کھانا کھاتا ہوں نا تو اس سے 20-25 منٹ بعد موشن آ جاتا ہے, تو ایسے دل گھبراتا ہے, سانس پھولتا ہے, تھکاوٹ سے فیل ہوتی ہے, تینوں ٹائم ایسے ہی ہوتا ہے. اچھا تو کوئی آپ نے علاج کرایا؟ جی ہاں میں نے ایلوپیتھک علاج کرایا, اس سے کوئی فرق نہیں پڑا. موشن زیادہ ہوتے ہیں آپ کو؟ موشن نہیں ہوتے, جب کھانا کھاتا ہوں نا تو 20-25 منٹ بعد وہ ایسے جیسے پیٹ خالی ہو گیا موشن آ جاتا ہے, تینوں ٹائم ایسے ہی ہے. چلیں ٹھیک ہے آپ کو بتاتے ہیں جواب. پیٹ خالی ہو جاتا ہے تو ظاہری بات ہے کہ موشن آتے ہیں, اور اس میں یہی ہوتا ہے کہ آپ کو کھانے کے بعد یہی پرابلم رہتا ہے. ہمارے پاس سب سے پہلے جو سوال کیا تھا وہ مسز نذیر نے کیا تھا جہانگیرہ سے. آپ نے ہم کو بتایا کہ بچے جو ہیں ان کو بھوک نہیں لگتی, اس کے لیے آپ ایک شربت بنا لیجئے, اس میں آپ پودینہ لے لیں, پودینہ تقریباً 1 گڈی لے لیجئے, ادرک کم از کم آپ 50 گرام لے لیجئے, اور اس کے بعد نیمبو کو نچوڑ کے اس کے چھلکے جو ہے 4 نیمبو کے چھلکے لے لیں. ان تینوں چیزوں کو خوب اچھی طریقے سے ابالیے, 2 لیٹر پانی جب 1 لیٹر رہ جائے تو اس میں آپ چینی ایڈ کر دیں, اور اس کے بعد بہت اچھا سا ایک شربت بن جائے گا. یہ بچوں کو صبح شام پلائیے, اس سے کافی بہتری آئے گی. زرش جو ہے بڑی عمدہ چیز ہے, زرش को भी इसी तरह करना है कि जो बच्चे थैलीसीमिया वाले हैं उनके लिए बड़ी उम्दा चीज़ है कि ज़रिश जो है ये खून बढ़ाता है। और इसका तरीक़ाकार ये है कि दो चीज़ें आपको लेनी है, एक तो ज़रिश आपको लेनी है और इसी तरीके से सूखा आलू बुखारा, दो चीज़ें आप ले लीजिए। 100-100 ग्राम इसको 2 लीटर पानी में अच्छी तरीके से उबालिए और उबालने के बाद जो है इसको छान लीजिए और इसके साथ में आप चीनी मिला के माजूम सा बना लें, ये 1-1 टेबल स्पून सुबह शाम दीजिए अरके गुलाब के साथ। अब असल बात शुरू होती है कि पहले ज़रिश और सूखा आलू बुखारे का पेस्ट बना लें, उसमें चीनी डाल दीजिए और उसके बाद उसमें अरके गुलाब 2 टेबल स्पून डाल के और 1 टेबल स्पून ये माजून जो है जो मैंने बताया इसे आप लीजिए, इससे थैलीसीमिया खून की कमी, चेहरे पे रौनक, चेहरे अच्छा हो जाता है। और इसी तरीके से आप अगर पंजाब के इलाके में रहती हैं, आप नाम जहांगीरा पंजाब में है, वहाँ पर आपको ये मिल जाएगा जो मैंने आज आपको बताया, तो इसका इस्तेमाल आप कीजिए। इसके पत्ते आप ले लीजिए या इसकी फली को उबाल के छान के बच्चों को ये पानी भी पिलाइए, तो उससे भी इसका पानी से भी कम से कम 90 दिन आप ही कीजिए, 3 महीने आप कीजिए, इससे काफ़ी बेहतरी आ जाएगी। गिलगित से हमें फ़ोन किया, इन्होंने बताया कि इनके बालों में खुश्की है, इनको झाइयाँ हैं और तीसरी चीज़ उन्होंने बताया मोटापा। तो सारे ब्यूटी प्रोडक्ट्स हैं, तो इसमें सबसे पहली चीज़ मैं बता दूं बालों का, बालों में जो आपको खुश्की है उसके लिए जो सबसे उम्दा चीज़ ये है कि वो दही है, दही ले लीजिए और उसमें 1 चम्मच जो है हल्दी डाल दीजिए और 1 देसी अंडा उसमें डाल के उसको खूब अच्छी तरीके से मिला के अपने सर पर लगा के 2 घंटे बाद शैम्पू कर लीजिए, इससे बड़ा फ़र्क पड़ेगा। और उसके बाद कलौंजी का तेल और अंडे का तेल जो है इन दोनों को मिलाकर और फिर आप इसको लगाइए, इससे काफ़ी बेहतरी आ जाएगी। झाइयों के लिए ये जो मोरिंगा मैंने बताया, सुहांजना के पत्ते, इसको आप 3 महीने तक के उबाल के पीजिए या इसका सूखा पाउडर 1-1 चम्मच सुबह शाम खाइए, तो इसे आप देखेंगे कि इंशाल्लाह ताला ये आपको अवेलेबल अगर कहीं नहीं हो तो मेरे जो नंबर आएंगे आपको इंशाल्लाह हम हमारे क्लिनिक से भिजवा भी सकते हैं, आप मंगवा लीजिए। इसी तरीके से क्वेटा से बीना का टेलीफोन था, 20 साल उम्र है, इन्होंने बोला कि मेरा वज़न कम है और इसके लिए इन्होंने ये भी कहा कि बालों का मसला है बालों के लिए, तो मैंने जो तरीका अभी बताया वो आप कर लीजिए। वज़न कम है उसके लिए आप ये कीजिए कि बेहमन सुर्ख और बेहमन सफ़ेद आप हम वज़न ले लीजिए, इसी तरीके से तोतरी सुर्ख, इन तीनों चीज़ों को हम वज़न लेके इसको पिसवा लीजिए। और ये अगर आप 50-50 ग्राम लेती हैं तो इसमें 2 ग्राम ज़ाफ़रान डाल लें, पीस के ज़ाफ़रान को थोड़ा सा भून लें और उसको पीस के आप इसको डाल लीजिए, उसमें मिला लीजिए और उसके बाद 1 टेबल स्पून शहद और 1 टीस्पून यानी कि 2.5 ग्राम के करीब ये पाउडर सुबह शाम लीजिए। या फिर दूसरा तरीका है शहद नहीं तो इसी पाउडर को 1 टीस्पून जो है आप दूध में लीजिए, आप इसको कम से कम 6 हफ्ते कीजिए, फिर मुझे कॉल करके बताइएगा, इंशाल्लाह काफ़ी बेहतरी आ जाएगी। सादिया साहिबा का टेलीफोन था, इन्होंने बताया कि इनके दाग धब्बे और झाइयाँ बहुत हैं, उम्र ये नहीं बता सकी, रावलपिंडी से इनकी कॉल थी और इनके लिए ये है कि आप सबसे अच्छी चीज़ ये है कि आप पुदीने का इस्तेमाल करें, पुदीने को पीस लीजिए और अपने दाग धब्बों पे लगाइए, इसी तरीके से पुदीने का पानी जो है उबाल के छान के वो आप कम से कम 2 महीने तक के पीजिए, इससे काफ़ी बेहतरी आ जाएगी। और इसी तरीके से चेहरे के दाग धब्बे दूर करने के लिए कुस्तशीनी 50 ग्राम ले लीजिए, हब्बुल रिशाद 50 ग्राम ले लीजिए और इसको मिक्स फ्रूट का जो सिरका होता है उसमें मिला के भी दाग धब्बे जो दूर हो जाते हैं। और झाइयों के लिए ज़रूरी है कि पेट के एनालिसिस करवाए जाएँ, अगर आप हो सकता है तो स्टूल DR का आप टेस्ट करवा लीजिए। और मैं रावलपिंडी में इतवार के दिन यानी अभी कमिंग संडे को 7 अक्टूबर को बैठूंगा रावलपिंडी में, तो आप उधर मेरे पास आके मिल लीजिएगा, जो नंबर आ रहे उससे आप मेरा एड्रेस ले लीजिएगा। वसीम साहब लाहौर से, इन्होंने बताया कि इनके पेट का मसला है और इनके अमूमन पेट ख़राब रहता है। सबसे पहली चीज़ तो ये कि हमने सुहांजना के बारे में आज प्रोग्राम किया, आप सबसे पहले तमाम चीज़ें छोड़ें, सबसे पहले आप सुहांजना का इलाज शुरू कीजिए। सुहांजना के जो पत्ते होते हैं इनका पाउडर बना लीजिए, 1 चाय का चम्मच 5 ग्राम के करीब सुबह, 5 ग्राम शाम को आप इसको पानी में घोल कर लीजिए, इससे आपके बड़ा फ़र्क पड़ेगा, ये बेहतरीन चीज़ है। इसका इलाज 3 महीने तक के आपको करना है। और इसी तरीके से आप तुख में कनोचा लिख लीजिए, तुख में रेहान, दो चीज़ें लिख लीजिए, तुख्मे कनोचा और तुख्मे रेहान को आधा गिलास पानी में डाल दीजिए और डालने के 10 मिनट बाद उसका जो लोआब बन जाता है उस लोआब को पीना शुरू कीजिए, इससे काफ़ी बेहतरी आ जाएगी। लाल मिर्च और तेज़ मसाले जात वाला से परहेज करें। हमारे पास एक कॉलर है जी, अस्सलाम वालेकुम जी। अस्सलाम वालेकुम। अस्सलाम वालेकुम। मैं कौन साहिबा, कहाँ से? जी मैं लाहौर से ताहिरा बात कर रही हूँ। जी फरमाइए। मुझे ये जो आप इस वक्त टीवी पे प्रोग्राम चल रहा है सामने के पत्ते, इनकी पहचान कैसे होगी, जरा मुझे थोड़ा सा गाइड करें। देखिए मैं आपको जवाब दिए देता हूँ। एक दरख्त होता है, आप इसको गूगल भी कर सकती हैं, उसमें से भी देख लीजिए, वैसे लाहौर में इसकी फार्मिंग भी हो रही है। इस तरीके के पत्ते होंगे और उसमें ये है कि साल में 4 दफा ये फलियां लटक रही होती हैं इस दरख्त में। आप बिल्कुल जी हाँ बिल्कुल ऐसी फलियां होती हैं, तो इसको ये पहचान है इस दरख्त की। और दूसरा ये कि मुख्तलिफ ममालिक में इसके पत्ते, इसकी गोलियाँ और तमाम चीज़ें मिल जाती हैं। पत्तों का तरीका मैंने बता दिया कि इसको इस अंदाज से आप उसको धोकर सुखा लीजिए और उसका पाउडर करके खाइए। मैंने तफसील इसलिए बता दी कि हमारा टॉपिक यही चल रहा है। वहाँ पर एक और कॉलर जी। अस्सलाम वालेकुम। वालेकुम अस्सलाम। हकीम साहब कैसे, खैरियत से हैं? जी सर, कौन साहब कहाँ से? सर मोहम्मद खालिद कराची से बात कर रहा हूँ। सर मुझे दो सवाल पूछने थे आपसे। एक तो ये कि मेरी उम्र 35 है और मुझे अभी रिसेंटली शुगर हुई है, उसके लिए पूछ रहा था। मेरी मिसेस की उम्र 31 ईयर है, तो उनकी आईब्रो की और टिक के बाद हल्के हल्के वाइट हो रहे हैं, इसके लिए अगर आप कुछ गाइड कर दें और अपना मकतब का एड्रेस अगर आप बता दें तो बड़ी मेहरबानी होगी आपकी। खालिद साहब इसमें ऐसा है कि अभी जो थर्ड सेगमेंट आएगा इसमें मेरे टेलीफोन नंबर आएंगे, आप वो नोट करके एड्रेस पूछ लीजिएगा और मैं फिर इसके मुताबिक फिर आपसे बात करता हूँ। बहुत शुक्रिया नाज़रीन। यहाँ पर हम एक मुख्तसर से वक्फे की जानिब बढ़ते हैं, मिलते हैं आपसे वक्फे के बाद। अस्सलामु अलैकुम रहमतुल्लाह। वक्फे के बाद आपका मेज़बान प्रोग्राम हिकमत और सेहत में हकीम अब्दुल बासित हाज़िर खिदमत है। आज हमारा जो टेलीफोन एक्सचेंज है वो परेशान है और ज़्यादातर जो है लोग चाहते हैं कि कांटेक्ट है, क्योंकि आज का जो टॉपिक हमने सुहांजना पर लिया है ये चूँकि इंटरनेशनली प्रोग्राम देखा जाता है और इस वक्त दुनिया में ये प्रोग्राम देखा जाता है, तो इसकी अहमियत के पेश नज़र लोग बड़े हैरान कुन जो है वो टेलीफोन कॉल कर रहे हैं, तो यही कह रहे हैं कि हमें नहीं पता कि इसकी ये अहमियत है। और जो आज बातें मैंने बताई हैं और मैंने आज पाकिस्तानी कौम से ये भी कहा है कि आप इसको समझिए और इसको आज से स्टार्ट कीजिए, इसको ज़ाय मत कीजिए। अपने घर में बहुत आराम से इसका पौधा एक बड़े गमले में लग सकता है, अपने गमलों में इसके पौधे लगाइए, अपने लॉन में, अपने दरख्त, अपने रोडों पर इसके दरख्त ज़्यादा से ज़्यादा लगाइए। ये बाबरकत और शाफी दरख्त है और सबसे बड़ी बात कि जिस घर में ये होगा वो कम से कम फली खा के तो गुजारा कर सकता है, वो भूखा तो नहीं रहेगा। तो ये बुनियादी चीज़ें। यहाँ पास एक कॉलर है से बात करते हैं जी। अस्सलाम वालेकुम। वालेकुम अस्सलाम जी। कौन साहिबा कहाँ से? जी राजनपुर से मलिहा बात कर रही हूँ। जी सवाल बताइए बेटा। जी मेरे बाल बहुत उतर रहे हैं, बाल दो बढ़ नहीं रहे। अच्छा, और तो मेरा सवाल है, मुझे मेरी उम्र 30 साल है। अच्छा, और मेरे ना मुझे पीरियड सिर्फ एक दिन आते नहीं, पेट में बहुत दर्द होता है। चले ठीक है, आपको बताता हूँ। आप एक और कॉलर उनसे बात कर लेते हैं जी। अस्सलाम वालेकुम। जी अस्सलाम वालेकुम। आवाज भी आ पा रही है मुझे जी। अस्सलाम वालेकुम। जी अस्सलाम वालेकुम। कौन साहिबा कहाँ से? मैं सभा बात कर रही हूँ, रहीमिया खान से। जी फरमाइए। सर मैंने बताया कि मेरे ना मेदे का मसला है, 2 साल से मेदे में बहुत तकलीफ होती है, जैसी खाना खाती हूँ कोई तेरह दिन चीज खाती हूँ ना मेरे साथ शुरू हो जाता है। फिर अब चेकअप के बाद पता चला है मुझे पित्ते में पथरी है, तो पथरी काफी बड़ी है। तो मैंने 6 माह हो गए मुझे, मैंने काफी दवाइयाँ ले लेके खाई है, होम्योपैथा की भी ली है, लेकिन पथरी खत्म नहीं हो रही और डॉक्टर कहते हैं आप ऑपरेशन करवा के पित्ता निकलवा दें। ठीक, आपको जवाब देते हैं, बहुत शुक्रिया। वहाँ पर से एक कॉलर और उनसे भी बात कर लेते हैं जी। अस्सलाम वालेकुम। जी मेरा बड़ा मैदा खराब है। कौन साहब बोल रहे हैं, कहाँ से? मैं बोल रहा हूँ अपना शहर कमालिया से, इमरान। इमरान साहब कमालिया, ठीक है जनाब जी। मेरा अपना मैदा खराब है और मेरे मैदे में एच फाइल हो रही है। ठीक है। खाना खाता हूँ और पेट दर्द हो जाता है और मुझे फुकाना भी सख्त आता है, मुझे जिसम में बहुत कमजोरी है। ठीक है जनाब, बहुत शुक्रिया आपकी कॉल का। राजनपुर से कॉल थी हमारे पास मलिहा की। मलिहा बताती हैं कि बाल जो दो रुख हो रहे हैं या जो भी है, कई प्रोग्राम्स हमने बालों पर किए, हेयर्स पे, और मैंने यही बताया कि इसके लिए जो सबसे अच्छी चीज़ ये है कि आप खून बढ़ाने की चीज़ें खाएं, जैसे चुकंदर हो गया, सेब हो गया, पालक हो गई, इसको थोड़ा थोड़ा लेके इसका सूप बनाएं, इसी तरीके से इसका जूस पीजिए, ये बहुत अच्छी चीज़ है। और बाल दो रुखी हो रहे हैं उसके लिए ये जो चुकंदर होता है इसके डंठल ले लें और इसके डंठल जो है उसका जूस निकाल लें और उसमें थोड़ा सा आप लहसुन जो होता है उसका जूस निकाल लें, 6 चम्मचे जो है वो डंठल का जूस और 2 चम्मचे लहसुन का, ये दोनों चीज़ें लेके अपने बालों पे इसको बाकायदा ऑयलिंग जैसे करते हैं उस तरीके से इससे ऑयलिंग कीजिए और उसके बाद फिर इसको 4 घंटे बाद धो लीजिए। और धोना भी है तो उसको शैम्पू से नहीं बल्कि रीठे से धोएं, कि रीठे को आप पहले से भिगा दीजिए और रीठा का जो वो बनेगा झाग बनेगा उससे आप बाल धोइए, उससे काफ़ी बेहतरी आ जाएगी। और इसके लिए आप हर्बल हेयर टॉनिक के नाम से आप मुझसे कहेंगी तो मैं इंशाल्लाह भिजवा दूंगा, उसमें तकरीबन 40 जड़ी बूटियां होती हैं तो वो इस्तेमाल करें, उससे आपके मामला ठीक हो जाएंगे। इसी तरीके से सबा साहिबा रहीम यार खान से मैदे में इनके तकलीफ़ है और इन्होंने ये बताया कि मैदे में तकलीफ़ ही बताई थी मैंने, बहरहाल तो उसके लिए आप ये कीजिए कि जो मैदे के मुंह पे तकलीफ़ है इसके लिए आप 4 चीज़ें ले लीजिए। इसमें अनारदाना सूखा 50 ग्राम, इमली 50 ग्राम सूखा, आलू बुखारा 50 ग्राम सूखा, अनारदाना 50 ग्राम, इन 4 चीज़ों को 1 लीटर पानी में उबाल के फिर इसमें चीनी मिला के एक शरबत सा बना लीजिए। और अगर चाहें तो इसमें जो 5वीं चीज़ है पुदीना कर दीजिए ताकि आपके मैदे का मसला हल हो जाए, ये आप कीजिए। और इसी तरीके से कहवा पीना शुरू कीजिए जिसमें आप 2 चीज़ें डालेंगी, सौंफ और अदरक, सौंफ 1 चमचा और अदरक तकरीबन 2 इंच का टुकड़ा ले लीजिए और इसमें छोटी इलायची जो है वो डाल के इसका कहवा सुबह शाम आप पीजिए तो इससे काफ़ी बेहतरी आ जाएगी। इसी तरीके से हमारे पास कमालिया से जो साहब थे उन्होंने, इमरान साहब, इन्होंने बताया कि इनको एच पाइलोरी का मसला भी है। पहली बात है कि ये काफ़ी बैक्टीरिया वाला मर्ज है, इसके लिए जो आप लेंगे उसमें यही है कि आप लोआब बना के पीने, इसबगोल सालिम ले लें, आप तकरीबन 1 चाय का चम्मच इसबगोल सालिम यानी कि मुसल्लम जो पूरे दाने इसबगोल के होते हैं, भूसी नहीं लेनी, वो दाने आप ले लीजिए 1 चमचा। इसी तरीके से आप तुख्मे कनोचा ले लीजिए 1 चमचा और इसी तरीके से आप तुख्मे रेहान जो है वो 1 चमचा आप लेके 1 गिलास पानी में डाल दीजिए, इसका जो लोआब होगा वो लोआब आप पीना शुरू कीजिए। और इसी तरीके से मैंने जो अभी बताया कि इसमें इमली, अनारदाना, आलू बुखारा, ज़रिश, इन 4 चीज़ों को आप अच्छी तरह उबाल के छान के उसका सत जो है वो पीना शुरू कीजिए तो इससे काफ़ी बेहतरी आ जाएगी। हाँ, बस एक कॉलर है उनसे बात कर लेते हैं। जी अस्सलाम वालेकुम। वालेकुम सलाम जी, कौन साहिबा कहाँ से? जी मैं कराची से शाजिया बात कर रही हूँ। जी शाजिया फरमाइए। हकीम साहब मुझे ना एक जड़ी बूटी के बारे में मालूम करना था, एक पौधे के बारे में। जी जो अभी बताया मैंने। नहीं नहीं अभी बताया उसके बारे में नहीं, मुझे कुछ और मालूम करना, क्या आप मुझे बता सकते हैं? मुझे क्या पता क्या मालूम करना चाह रही हो, बताओ क्या क्या चीज है? वो ना एक पौधा होता है कि सूखे के इस्तेमाल होता है, जैसे बच्चे वीक होते हैं कमजोर होते हैं ना उसके लिए इस्तेमाल होता है वो। नाम क्या है? मुझे मालूम नहीं क्योंकि मुझे इसे पौधों में मालूम है, आप मुझे बता देंगे थोड़ा तो मुझे मालूम हो जाएगी। उस पौधे का नाम ये सुकड़ बोलते हैं, अब आप मुझे बताइए कि इसको इंग्लिश में क्या बोलते हैं और क्या इस्तेमाल होता है ये पौधा, किस चीज में इस्तेमाल करते हैं? मेरा इम्तिहान ले रही हो तुम? नहीं नहीं मतलब मुझे मालूम करना है इम्तिहान की बात नहीं, किसी ने मुझे कहा कि आपसे भाई उसका प्रॉपर जो है उसका जेनेटिक नेम पता हो। बेटी बहुत शुक्रिया आपकी कॉल का, इस तरीके से मैं जाहिर बात है जवाब नहीं दे सकता कि वो तस्वीर या तो दिखाओ उसकी। हमारे पास एक और कॉलर है। जी अस्सलाम वालेकुम। ये भी ड्रॉप हो गए। देखिए बुनियादी तौर पर जो सवालात की क्वालिटी है वो ऐसी होनी चाहिए कि जो بالکل عام فہم ہو. اب ایک درخت کو میں نے نہیں دیکھا تو میں اس کے بارے میں کیا بتاؤں, یا نام بھی آپ کو نہیں اگر معلوم. تو اس میں یہ ہے کہ اگر آپ کا بچہ کمزور ہے, میں پھر بھی آپ کو جواب دے دیتا ہوں, تو اس کے لیے آپ یہ کیجئے کہ سب سے اچھی چیز جو ہوتی ہے وہ ساگو دانہ ہوتا ہے. ساگو دانہ اور اراروٹ دونوں کو ایک ایک چمچہ جو ہے آپ پانی میں اچھی طرح پکائیے, اس کو ہلاتے رہیے جیسے کسٹرڈ بنتا ہے پانی میں, اور اس کے بعد آخر میں اس میں جو ہے دودھ ڈال کے دو عدد چھوٹی الائچی ڈال دیں, اور چینی تو اس میں آلریڈی ڈالنی. یہ ایک ایسا محلول بن جاتا ہے جو بچے جو کمزور ہوتے ہیں ان کے لیے. اسی طریقے سے میں نے کہا نا کہ یہ جو پتے ہیں یہ طاقت کا خزانہ ہے. میں نے یہ بتایا آج کہ یہ جو سہاجنا کے پتے ہیں اس کو آپ پانی میں صرف اتنے سے پتے جو میں نے ہاتھ میں لیے ہوئے آپ لے لیں, بلکہ بچہ چھوٹا ہے تو صرف 11 پتے لے لیں اس کے, اور 11 پتے پانی میں ابال کے اس میں تھوڑی سی چینی ملا کے اور چھان کے اور وہ آپ پلائیے. آپ دیکھیں کہ میں نے عرض کیا تھا کہ جاپان سے اور کہاں سے دودھ موریناگا کا بن کے نام سے آ رہا ہے, اس میں مورنگا ہوتا ہے, تو جب ہمارے پاس یہ جب موجود ہے تو اس کا استعمال ضرور کیجیے. ہمارے پاس اور کالر ہیں. جی السلام علیکم. السلام علیکم. جی وعلیکم السلام. علیکم جی. کون صاحب؟ جی کون صاحب کہاں سے؟ میں بشیر احمد بول رہا ہوں گجرات سے. جی سر گجرات سے بشیر احمد. جی سوال بتائیے. میرا جو پیٹ میں جو میرا پیشاب جو ہے وہ گدودوں کا پیشنٹ کرایا تھا, اور ابھی پھر جو ہے نا وہ شکایت ہو گئی ہے. یعنی گدودوں کا جو کوئی علاج ہے آپ کے پاس؟ میرا جگر بھی بڑا ہوا ہے, تلی بھی بڑی ہوئی ہے. تلی بھی بڑی ہوئی ہے, پیشاب جو ہے رک رک کر آتا ہے. اچھا پروسٹیٹ شوگر تو نہیں ہے آپ کو؟ جی شوگر تو نہیں ہے. چلیں ٹھیک ہے میں آپ کو جواب دیتا ہوں. اس میں دیکھیے بات یہ ہے کہ سب سے پہلی چیز, چونکہ پروگرام کا وقت بھی ختم ہو رہا ہے, وہ میرے ویورس جو پنجاب سے مجھے دیکھ رہے ہیں ان کے لیے یہ کہ کمنگ سنڈے کو 7 اکتوبر کو میں راولپنڈی اسلام آباد میں ہوں گا, تو وہاں پہ آپ میرے جو فون نمبر اس وقت آ رہے ہیں آپ نوٹ کر لیجئے, اور وہاں سے آپ میرا ملنے کی جگہ اور اپائنٹمنٹ لے سکتے ہیں. اس میں یہ ہے کہ جو بشیر صاحب کا جواب ہے وہ یہ ہے کہ پیٹھا جو ہوتا ہے پیٹھے کی مٹھائی بازار میں مل جاتی ہے. آپ تقریباً 100 گرام پیٹھا لے لیجئے اور اسے جو ہے پانی میں ڈال کے تھوڑا سا ابالیے, اور اسی طریقے سے اس کا شربت بن جائے گا, اس کے چھوٹے چھوٹے پیسز کر لیجئے, وہ آپ صبح ایک گلاس شام ایک گلاس لیجئے. پیٹھا کی خاصیت یہ ہے کہ یہ ہر قسم کے پیشاب کے مسئلے کے لیے اور پروسٹیٹ گلینڈس کی بڑھوتری کے لیے جو مردوں میں ہو جاتی ہے ایک بہترین علاج ہے. تو ناظرین یہ ہمارا تھا آج کا پروگرام جو ہم نے سہاجنا پر کیا. اللہ نے چاہا تو اس کو دوبارہ ہم کوشش کریں گے کہ اس پروگرام کریں اس پر. اپنے میزبان حکیم سید عبدالباسط کو اب دیجیے اجازت. السلام علیکم ورحمۃ اللہ.